जिंदगी पुर कैफ भाई, जिंदगी पुर कैफ भाई, गर्चे दिल पुर गम रहा, दिल पुर गम रहा। दिल में तो गम होता है, अल्लाह की मोहब्बत का, आखिरत का गम, अल्लाह वालों की बात है, हजरत वाला की। जिंदगी पुर कैफ भाई, जिंदगी का मजा पाया, गर्चे दिल पुर गम रहा। उनके गम के फैज से शेर है, जिंदगी पुर कैफ पाई, गर्चे दिल पुर गम रहा, उनके गम के फैज से मैं गम में भी बेगम रहा। बेगम नहीं बेगम, बेगम वही है जो शोहर को बेगम रखे। बेगम तो बेचारी कोशिश करती है, नासी अच्छी और अक्सर औरतें कोशिश करती हैं शोहर को खुश रखने की, लेकिन ये अकल जो है कभी कभार इधर उधर खिसक जाती है। आधी अकल में भी खिसक जाती है, ज्यादा तेज बोलना शुरू कर दिया और जो है गड़बड़ शुरू कर दी, और शोहर साहब अपनी कौमी दिखा रहे हैं। चार पांच दोस्तों में यही पता चला, यही गड़बड़ की, यानी जब भी वो बेचारी, क्योंकि बीमार हो जाती है, बीवी बीमार होती है, बच्चे बीमार होते हैं। हजरत अली साहब रहमतुल्लाह के पास एक शख्स आया कि हजरत वो बच्चा रात भर रोता रहता है, परेशान करता है, सुबह मुश्किल होती है नमाज में उठना, जगा रहे हैं तो उसको खिदमत करो भाई, भागो, भले सब आदमियों को जाना होता है, दफ्तर भी जाना है, कारोबार भी जाना है, मेहर से जाना है, पढ़ाने जाना है, तो बीवी के साथ मदद करवानी चाहिए, झिड़क देना अच्छी बात नहीं है, रहम मिजाज रहे। उस वक्त ही सोते वक्त भी अकल ठिकाने में रहे, सोते वक्त ऐसा तो नहीं होता कि अकल ठिकाने में रहे, शेख साथ सो रहा हो, हजरत वाला साथ सो रहे हो हमारे, उस वक्त कोई ऐसा झिड़केगा शेख को, इसका मतलब है उस वक्त भी अकल ठिकाने होती है, पता है कि बीवी कमजोर है, कोई देखने वाला है नहीं बेचारी का, भाई नहीं है, बहन नहीं है, उसके वालदैन नहीं है, दूर रहते हैं, और झिड़क दिया रात को कि मैं पूरी दिन शेख की खिदमत की है, मुझे सोने दो। और आपको इतना ही मक्खन लगाना था तो रात को जरा उससे मक्खन मक्खन लगा के प्यार मोहब्बत की बातें करके सो जाते, उसको भी सुकून रहता, आपको नहीं जगाती, आपने उसकी नाक में दम किया है, जब भी तो रात को बोले लो भाई पकड़ो मैं तो सो रही हूँ। ऐसी तो नहीं होती माए, बच्चे से ज्यादा मोहब्बत करती है, वालिद से ज्यादा माँ मोहब्बत करती है, 9 महीने पेट में रखा है ना, तो भाई उस वक्त अपन ठिकाने रखे, अल्लाह की बंदी समझ के मैं उस पर जबर करके माफ करके झिड़के मत उसको, छोटा सा दिल होता है टूट जाता है, अपने दिल की हम ज्यादा फिक्र मत करें, बीवी के दिल की फिक्र, टूटेगा ही टूटेगा, टूटे हुए दिल में अल्लाह आएंगे। कमाल कामिल ईमान वाला वही है जो अखलाक वाला है, उसमें ख्यारुकुम ख्यारुकुम निसाइन, हुजूर सल्लल्लाहु अलैहि वसल्लम को मर्दों की नेचर मालूम थी, इसलिए फरमाया उनमें से बेहतरीन वो है जो अपनी बीवी के साथ अच्छा है। हाँ, कोई एहसान थोड़ी कर दिया आपने शेख की खिदमत करके, दिन भर ड्यूटी पे जाकर या इकरामे पढ़ाकर या कारोबार करके रक्षा चलाकर या जो भी काम है पढ़ाई करके मदरसे में जाके एहसान कर दिया, आपकी जिम्मेदारी जो भी मार्च का जरिया है वो आप कर रहे हैं, तो आप रात को जब बीवी को वक्त आपके साथ देना है, बीवी परेशान है, आप उसको साथ दीजिए, लाइफ पार्टनर है वो, जिंदगी पूरे जिंदगी के साथी है, तो उसके दुख सुख में शरीक रहें भाई, बदतमीजी ना करें, अगर बार बार बीमार होती है बार बार डॉक्टर को दिखाएं, वजीफे करें, शेख से दुआएं करवाएं, बदतमीजी थोड़ी करनी है कि नहीं बस अब मैं नहीं दिखाता डॉक्टर को, इतनी लाख दर्द देखो तो हर समय दर्द होता रहता है, ना लायक मैं सो रहा हूँ फाड़ में जाओ। ये हम वालियों की हरकतें, दाढ़ी वालों की, ऐसे नहीं करना चाहिए भाई, क्यों भाड़ में जाओ, जिस गाल को रात को जुम्मा मारा हजरत वाला फरमाते हैं उसी को सुबह जो है थप्पड़ मार रहे हैं, रात को झिड़क रहे हैं, तो वो किससे गए, वो यही करती है फिर, आह रह गए जानिब आसमां देखते, हम बताते किसे अपनी मजबूरियां, रह गए जानिब आसमां देखकर, मैं बेचारी जिनका शेख से ताल्लुक होता है फिर वो खत लिख देती है, शेख क्या करता है, ये नहीं करता, वो कहते हैं आप और खिदमत करें, आप सबर करें, नालायक शोहर है आप क्या कर सकते हैं, तो इसका नालायक शोहर हो क्या कर सकते हैं, तो हजरत ने फरमाया मियां बीवी के झगड़े होते हैं, शेख को चाहिए कि अलग से बिठा के मत समझाए, मजमे में बता दें, सिर्फ ऐसे मुरीद को समझा सकता है जिसने कहा हुआ हो कि भाई बीवी से कहा हुआ कि भाई मेरी जो बुराई आप देखें वो शेख को बता दें और मैं इंशाल्लाह आपको कुछ नहीं कहूंगा, اور ایسا کہنا بھی چاہیے تاکہ نفس مٹے، پھر نفس کو تو شرم بھی آئے گی، یہ کہا ہوا ہے تو میں بھی اس کی کیسے ظلم کروں، یہ کہہ دے اور شیخ بھی ایسا ہو، مرید بھی ایسا ہو، شیخ کو پتا ہو، اگر میں اس کو تنہائی میں بیٹھ کے بیوی کے معاملے میں سمجھاؤں گا تو بیوی کو جا کے ہی نہیں کہے گا لو بھائی میری یہ شکایت کر دی جا کے، اس کا مطلب ہے ہم اپنے نفس کو سنوارنا نہیں چاہتے، کیوں بیوی پہ وہ ظلم کر کے ایسے اشارے بھی کیوں دیے بیوی کو، خبردار کے شکایت کر دی میرے شیخ کو، ظلم کیوں کرتے ہیں پھر ہم لوگ، اس کا مطلب ہے اپنے ظلم کو چھپانا چاہتے ہیں، ظلم قیامت کے اندھیروں میں سے ہوگا، کیوں ظلم کرتے ہیں، ایسا کیوں کہا ہوا ہے بیوی کو، پھر شیخ کو مت بتانا، وہ کس کو بتائے، ہر طرف سے ہی تو اندھیرے نظر آتے ہیں اس کو، مشائخ ہمارے بزرگان دین وہ دلوں کو جوڑنے میں لگے ہوئے، اپنے بھی حفاظت کرتے ہیں وہ اور دوسرے ہمارے دوستوں کی بھی، یہ دیکھو میں کیوں سیٹی بول رہا ہے، ایسا نہیں کریں بھائی، اس کا گلا دباتا ہوں، وہ بڑا آہ آہ کرتا ہے، میں کھڑا اس پہ مسکراتا ہوں، جیسے حضرت تعالیٰ نے ہمارے فرمایا تھا کہ چار چیزیں ولایت کی منافی ہیں، اس میں کنجوسی، انتقام لینا، جھنجھلاہٹ، کسی مسلمان کو تکلیف پہنچانا، یہ چاروں ہمارے اندر پائی جاتی ہیں، جھنجھلاہٹ ہے نا، جھنجھلاہٹ، رات کے 3 بجے بیوی اٹھا رہی ہے، بچہ رو رہا ہے، رک جاؤ بھائی بدتمیزی کیوں کرتے ہو، تھوڑا دل بہلا دو، مسکراتے ہوئے چہرے سے، چلو اس وقت مسکرانے کا دل نہیں چاہ رہا، بالکل گہری نیند میں تھکے ہوئے آئے تھے صبح مدرسے سے یا آفس سے یا دکان سے یا کاروبار سے یونیورسٹی سے کہیں سے بھی، دل نہیں جا رہا مسکرانے کا، مگر خدمت کھڑے اٹھ جائے بشاشت کے ساتھ، بچے کو گود میں لے، اس کو پیار کرے، بیوی کو محبت سے سمجھائے، محبت سے دکھائے، پھر انشاءاللہ اس کو سکون مل جائے، اس کو بس سکون چاہیے، لتسکنوا الیہا، بیوی سے کیا ملے گا، سکون ملے گا، مودہ محبت ملے گی اور رحمت ملے گی، ہم بدتمیزی کرتے ہیں، تو یہ میرے شیخ فرمایا تھا، اور چوتھے بتایا انتقام نہ لے، رات کے 3 بجے انتقام تو لے لیا ہم نے، جھڑک دیا اس کو، غصہ کر دیا، غصہ کرنا انتقام کا پہلے ہی تو درجہ ہے، انتقام نہیں لینا چاہیے، بیوی سے انتقام لے رہے ہیں، کمزور سے انتقام لے رہے ہیں، اور اللہ ہم سے انتقام لے گا پتہ چلے گا، پتہ بھی نہیں چلتا، اللہ تعالیٰ چپکے چپکے وہ انتقام لیتے ہیں، پھر ایک دم کھل کے انتقام لے رہے ہیں، اللہ نہ کرے کہ میری بندی کو ستا رہا ہے، بار بار ستا رہا ہے، حضرت نے فرمایا سوئی چبو کے پھر بولنا معاف کر دو، پھر دوبارہ سوئی چبوئی، پھر معاف کر دو، سوئی چبو کے معاف کر دو، یہ تو کوئی کمال نہیں ہے، یعنی ارادہ کرے کہ مجھے بیوی کو تکلیف نہیں دینی ہے، ارادہ تو کرے بھائی، رحم کرنا چاہیے، جیسے بھی اب تو شادی ہو گئی، اب نباہ کر کے دکھائیں کہ یہی حوروں سے زیادہ حسین کر دی جائیں گی، مزے لیں گے جنت میں، بچوں کے بعد ظاہر سی بات ہے شکل بگڑ جاتی ہے، صورت بگڑ جاتی ہے، جسامت بگڑ جاتی ہے، اب وہ مزے تھوڑی لیں گے جو ہم نے انٹرنیٹ پہ دیکھے ہیں، کیوں دیکھا انٹرنیٹ پہ دوسری عورتوں کو، جب ہی تو پھر مزے نہیں آ رہے بیوی کے ساتھ، جب دنیا بھر کی عورتوں سے آنکھیں بند کر لیں گے پھر اپنی بیوی اچھی لگے گی، جیسی بھی کہ میرے لیے سب کچھ یہی ہے، جب بد نظری کی جبھی تو اپنی بیوی اچھی لگ رہی، اپنی میرے شیخ بہت اچھی بات فرماتے تھے، 6 1 منارہ عمل کی ہم سب کو، گھر پہ جنت بنائے، یہ بزرگوں میں ٹوٹ کے بتائے ہیں، لوگ بولتے ہیں میرا مزاج ایسا نہیں ہے، تو اپنے مزاج کو سنت پہ ڈھالیں نا، شریعت میں ڈھالیں، آپ کا مزاج جائے بھاڑ میں جائے، شریعت اصل ہے، مزاج بنائیں، نہیں میرا غصے والا مزاج ہے، حضرت نے فرمایا جب پوس والا آ جائے اس وقت کہاں غصہ ناک کے راستے سے نکل جاتا ہے، مزاج بدلیں، اللہ سے مانگیں، روئیں تو صحیح، سجدے میں گر جائیں، اے اللہ مجھے حلیم التبع بنا دے، رحیم القلب بنا دے، رحیم المزاج بنا دے، مزاج میں شان رحمت ہو، برداشت ہو، رو تو سکتے ہیں، اللہ سے مانگ تو سکتے ہیں، اللہ تعالیٰ مزاج بدلنے پہ قادر ہیں، تو کتنے غصے والے تھے، مگر جب اسلام لے آئے تو وہ غصہ صرف اسلام کے لیے تھا اور پھر کس نفس کے لیے نہیں تھا، جلال والے مشہور تھے عمر رضی اللہ عنہ، میں جب جیسے اسلام لے آئے سارا غصہ ختم، بالکل صرف کافروں کے لیے تھا وہ، یہ اپنے نفس کے اوپر بس، لومڑی والا لومڑیانہ پن چھوڑے، شیرانہ مزاج مجھے بھی اللہ نصیب فرمائے، لومڑی جو ہے وہ بے وقوف ہوتی ہے، بے وفا بھی ہوتی ہے. وآخر دعوانا ان الحمدللہ رب العالمین. مردوں کو ہوگی اب عورتوں کی کھچائی ہوگی کیا ہوگی, مطلب دین کی باتیں سنائی جائیں گی کہ وہ بھی ہمارا خیال رکھیں. کیسے آپ کی گردن لگ گئی ہے.